साथ दिइराख्नु भएको छ प्राविधिक मित्र राजले, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौ। दिउँसो 2 बजेको अर्पण समाचार लगत्तै करिब करिब 3 बजेसम्म, र तपाईँको सम्झना सन्देशहरूलाई विशेष गरी यो समयमा तपाईँको आफन्तसम्म पुर्याउने गर्छौ। र आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोस् 0956563332 र 0956563333, यो दुईवटा बाटो तपाईँहरूको लागि खुल्लै छ। र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? रूपचन्दजी, रेडियोको आवाज कति ठुलो बनाउनु भएको त? एकदम फिडब्याक आइरहेछ, अलिकति सानो बनाउनुहोस् न। हुन्छ दिदी, बनाउनु भयो? रूपचन्द भन्नुभयो? अनि के छ रूपचन्दजी हाल खबर तपाईँको गाउँठाउँको? सबै ठिक छ दिदी, सबै ठिक छ। एकदम गर्मी बढिरहेछ होइन, बाहिर निस्किन सकिया छैन, गर्मी बसिरहेछ, रेडियो सुन्नु भएको छ है? ल, माया गर्नुहोस् यस्तै गरी, अनि फोन पनि गर्दै गर्नुहोस् है। अनि आज अर्पण समर्पण मार्फत कसलाई सम्झिनुहुन्छ? फर्स्ट अफ अल हजुरको लागि धन्यवाद, अनि प्राविधिक दादा लागि हजुर, अनि अर्पण होलीको लागि, अनि मेरो साथीहरू प्रवीण कुमार, अशोक प्रजल, अनि प्रेम हजुर, रमेश तिलक, अनि मेरो घर परिवार लागि, अनि दाई, अनि भौतिक लागि, सम्झना दिदीको लागि, अनि रूपचन्द भन्ने चिनि नचिनी सम्पूर्ण लागि। हुन्छ रूपचन्दजी, अहिले भने छुट्यौ है। नमस्ते, नमस्कार। रूपचन्द आउनु भएको थियो यति बेला, र अर्पण समर्पणको यो श्रृङ्खला हो। अर्को साथी पनि आइसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो, हेलो हजुर, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कहाँबाट भन्नुहोस् त? कोराकदेखि भन्नुहोस् त नाम। कहिले पनि चिन्ने भएन मैले हाम्रो बाटुलीजीलाई है। अवश्य चिन्छु भन्छु, अनि फेरि आवाजै पहिचान गर्न सक्दिनँ किन हो, कुनै बाटुलीजीको आवाज मात्रै म छुट्याउन सक्दिनँ, यस्तो किन भइरहेछ। अब चाहिँ पक्कै पनि प्रयास गर्छु है फेरि फेरि। अनि खाजा खानु भयो त? मैले भर्खरै मात्र खाएर आएको। अनि के छ, सन्चो छैन कि के हो? ल ठिक छ, ख्याल गर्नु होला है आफ्नो। आज को कसलाई सम्झिनुहुन्छ? धन्यवाद। हुन्छ बाटुलीजी, अहिले भने छुटौ। नमस्कार, बाटुलीजी आउनु भएको थियो यति बेला, र अर्पण समर्पणको यो श्रृङ्खलामा एउटा आवाज तपाईँको लागि राख्छु, त्यस पछाडि फेरि आउँछु। लपर्ने बित्तिकै कसम राउन चाहनुहुन्छ यति बेला आफ्नो आफन्तहरूलाई सम्झिन चाहनुहुन्छ घर परिवारलाई सम्झिन चाहनुहुन्छ सन्देशहरू छोड्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056563332 र 056563333 दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हेलो कोही साथी हुनुहुन्छ भन्नुभएको थियो राज्यले तर गइसक्नु भएको के त्यस्तो लागिरहेछ आउनुहोला हामी तपाईँकै सम्झना सन्देशहरूलाई साथको लागि उपस्थित हुने गर्छौँ अर्पण समर्पणको यो श्रृङ्खला लिएर त्यो पनि हरेक दिन आज पनि तपाईँको माझमा जुटिराखेका छौँ यति बेला अर्को साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार नमस्कार ओहो को साथी हुनुहुन्थ्यो राज्य केही भयो त्यहाँनिर होइन अर्को साथी आउनु भएको छ हेलो ओहो आज के भइरहेको छ यस्तो साथीहरूसँग कुरा गर्न मैले खोजिरहेको छु तर फोन डिस्कनेक्ट भएको भए गइरहेको छ आउनु होला तपाईँ विशेष गरी तपाईँको सन्देशहरूलाई सम्झनाहरूलाई तपाईँको घरसम्म पुर्याउनको लागि हामी उपस्थित हुने गर्छौँ र उपस्थित भइ पनि राखेका छौँ र अर्को साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु उहाँसँग चाहिँ कुराकानी हुनेछ आशा गर्छु हेलो हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकदेखि सीता अनि के गर्नुहुन्छ सीताजी हजुर बसी बसाउ मात्रै छ अनि खाजा खानु भयो त मैले पनि भर्खरै खाएर आएको. अनि आज अर्पण समर्पणमा पहिलो पटक हो र फोन गर्नुभयो? हजुर, पहिलो पटक नै हो. कतिको सुन्नुहुन्छ कार्यक्रम? सुन्नुहुन्छ. फोन गर्न चाहिँ मन लागेन सुनिराख्दाखेरि. लागेन फोन गर्न मन? फोन गर्न मन लाग्छ नि, जहिले पनि व्यस्त है. ल ठिक छ, आज लागिहाल्यो, अब भोलि भोलि पनि फेरि प्रयास गर्नु होला है. आज कसलाई सम्झिन चाहनुहुन्छ यति बेला? सर्वसँग हजुरको लागि धन्यवाद. मेरो घर परिवारको लागि हजुर, मेरो भाइ बहिनी बुहारीहरूको लागि, मेरो छोरीको लागि, मलाई चिनी चिन्दिन चिनी सम्पूर्णको लागि. हुन्छ, अहिले भने छुटौँ है. हुन्छ, नमस्कार. नमस्कार. सीताजी आउनु भएको थियो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भएको हो कि जस्तो लागिरहेछ. राज्यको सङ्केत मिलिरहेछ मलाई. म ढिला नगरिकन उहाँलाई स्वागत गरिहाल्छु. हेलो. हेलो, नमस्कार हजुर. नमस्ते. कहाँबाट को बोल्दै हुनुहुन्छ? देवी घाटबाट. नानु गुरुङ. अनि के छ नानुजी हालखबर तपाईँको? ठिकै छ. अलिकति फोन लाइनमा डिस्टर्ब आयो कि जस्तो लागिरहेछ है. खाजा खानुभयो? मेरो पनि भइसक्यो. अनि कसलाई सम्झिन चाहनुहुन्छ यति बेला नानुजीले अर्पण समर्पणमा? तपाईँलाई धन्यवाद. अनि एकदम सुनेर बस्ने साथी छ भन्नुको लागि. अनि मलाई नानी भनेर चिन्दैन. हुन्छ नानुजी, अहिले भने छुटौँ. नमस्कार. नानुजी आउनु भएको थियो देवघाटबाट र अर्पण समर्पणको यो श्रृङ्खलामा हामी तपाईँको लागि यति बेला अर्को एउटा भाकालाई अगाडि जोड्छौँ. विशेष गरी आजको दिनमा लोकधोरी भाकाहरू मैले तपाईँको लागि लिएर आएको छु अर्पण समर्पणको यो श्रृङ्खलामा. रमाइला खालका भाकाहरू पनि बज्नेछन्, तपाईँलाई थाहा छ, सुन्नु पनि भएको छ होला. र एउटा भाका पृष्ठभूमिमा बज्न थालिसकेको छ, एक किसिम यो भाकालाई सुन्नुहोस्, त्यस पछाडि छोटो व्यवसायिक विश्राम लिन्छौँ अनि फेरि आउँछौँ. आए आफै राखी भएन, मन परेको तिमी सानो तिम्रो आशा छैन. मेरो मनमा बस्नलाई, मेरो मनमा बस्नलाई भावनाको बेच तिमी आए छ. अरूलाई त राम राम राख्न धेरै आए आफै राखी भएन, मन परेको तिमी सानो तिम्रो आशा छैन. मेरो मनमा बस्नलाई भावनाको बेच तिमी आए छ. अरूलाई त राम राम परदेशी छ. मेरो मनमा बस्नलाई भावनाको बेच तिमी आए छ. अरूलाई त राम राम परदेशी छ.

स्वागत गर्न चाहन्छु अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा, साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर हामीलाई यति बेला सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर र अर्पण समर्पणको यो श्रृङ्खलामा रहेर तपाईँको सम्झना सन्देशलाई तपाईँको घर परिवारसम्म हामीले पुर्याउने गर्छौ। र आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056-536-332 र 056-536-333 यी दुईवटा बाटो तपाईँहरूको लागि खुल्लै छ। र यति बेला कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो हेलो हेलो हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? तनहुबाट सबिना। अनि के छ सबिनाको हाल खबर? मेरो पनि एकदम ठिकठाक छ। अनि खाजा खानु भयो त? मेरो भइसक्यो। अनि आज को कसलाई सम्झिनुहुन्छ अर्पण समर्पण मार्फत? धन्यवाद। दाजुभाउजूको लागि, अनि तिनी बिनाजीको लागि, मेरो साथीहरूबाट रबिना, नबिना, बिना, सन्देशहरू, सागर, विज्ञानको लागि पनि, अनि आज सागर वैवाहिक जीवनमा बाध्य हुनुहुन्छ, उहाँलाई दाम्पति नमस्कार। यति बेला अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ र आउन चाहनुहुन्छ भनेदेखि फटाफट हामीलाई फोन गरिहाल्नुहोला। कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हजुर नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट तिलक तमाङ। के छ तिलकजीको हाल खबर? ठिकै भन्नुभयो। ठिकै कि ठिक छ? एकदम ठिक छ। ल राम्रो, त्यसो भए ठिक हुनुपर्छ, सधैँ ठिक होस् है। अनि आज अर्पण समर्पणमा आउनु भएको छ, सम्झना सन्देश कसको लागि छ? हजुरका लागि धन्यवाद। कन्ट्रोल रुममा बस्ने दादाको लागि, साथीहरू दिजेन्द्र, रूपचन्द कुमार, शान्ति लामा, अनि मेरो हरिशङ्कर दाईलाई, भोलिलाई, अनि दिपेन्द्र साथी, अनि दिपमा पनि पार्वती, मनिषा, अनि कुमारी सेरे, र ज जसले मलाई तिलक भगवान् चिन्ने चिन्ने सम्पूर्ण। हुन्छ तिलकजी, अहिले भने छुटौँ। नमस्कार। नमस्ते। तिलक आउनु भएको थियो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलाको हामी लगभग अन्तमा पनि आइसकेका छौँ र अब भने कार्यक्रमबाट छुटिनुपर्छ। यतिन्जेलसम्म तपाईँले अर्पण समर्पणको आजको यो श्रृङ्खलालाई सुनेर बस्दिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद छ। र फोन गर्नुहुने, प्रयास गर्नुहुने तपाईँप्रति निकै नै आभारी छु। यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद भन्दै अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु। हवस् त, नमस्कार। झुक्यायो एक अर्पण 104.5 मेगाहर्ज। प्रभु दर्शन दर्शन के भयो भन। घर बनाएको 3-4 वर्ष भयो, रंग लगाउने ठूलो इच्छा थियो तर